Book 2 22 22 محادثة قصيرة رقم 3 غبشب تين هل تدخن؟ क्या आप धूम्रपान करते हैं? क्या आप धूम्रपान करती हैं? साबिकन नाम जी हाँ पहले करता था जी हाँ पहले करती थी लेकिन الآن لا أدخن قطعيا लेकिन अब धूम्रपान नहीं करता हूँ लेकिन अब धूम्रपान नहीं करती हूँ أيزعجك إن أنا دخنت؟ اگر میں سگریٹ پیوں تو کیا آپ کو تکلیف ہوگی؟ اگر میں سگریٹ پیوں تو کیا آپ کو تکلیف ہوگی؟ لا على الإطلاق جی نہیں بالکل نہیں جی نہیں بالکل نہیں هذا لا يزعجني مجھے تکلیف نہیں ہوگی مجھے تکلیف نہیں ہوگی هل تشرب شيئا کیا آپ کچھ پیئیں گے کیا آپ کچھ پیئیں گے واحد کونیاک ایک کونیاک ایک کونیاک لا الافضل بیرا جی نہیں हो सके तो एक बियर जी नहीं हो सके तो एक बियर اتسافر حضرتك كثيرا क्या आप बहुत यात्रा करते हैं क्या आप बहुत यात्रा करती हैं نعم وغالبا ما تكون رحله عمل जी हां अधिकतर काम के लिए जी हाँ अधिकतर काम के लिए वलकिनना नुम्दी الآن इजाजतन हुना लेकिन अब हम यहाँ छुट्टियों के लिए आए हैं लेकिन अब हम यहाँ छुट्टियों के लिए आई हैं मा हाज़ा الحر कितनी गर्मी है कितनी गर्मी है نعم اليوم حار جدا فعلا ها آج بہت گرمی ہے ها آج بہت گرمی ہے لنذهب الى الشرفة ہم چھجے میں جائیں ہم چھجے میں جائیں غدا ستكون هنا حفلة کل یہاں ایک پارٹی ہے कल यहाँ एक पार्टी है هل تأتون أيضا؟ क्या आप भी आने वाले हैं क्या आप भी आने वाली हैं نعم نحن أيضا مدعوون जी हाँ हमें भी बुलाया गया है जी हाँ हमें भी बुलाया गया है